तिथि पर्व जात्रा नखचक उत्सव रेचिएको नसत्वसा संस्कार आदि आदि चिजसँग यो कोही कोही चर्चा हुन्छ रेचिएको ललित कला वा साहित्य थिति भो संस्कृति उके किन चङ्गो बिहा थैजा यो कोही कोही चिजसँग चर्चा हुन्छ नभ नेवाते मजिमगाको ज्वलो छेलबुला अरे चिसँग ऋतुपट्टिक गुप्त चिसँग नेतुनियन्चुना चिउको बानी बेहोर गजाउ ख ठ्या ठ्याउनु चिसँग निवास संस्कृति गठाउँ चिउ निवास संस्कार गठाउँ चिसँग इले बिले चर्चा हुन्छ र ठुक्त यहाँ चर्चा या नप्टापु चिसँग ठिठी ठ्या भए ठिठी ड्योपी वा ठिठी डेग उग्रिय वास्तुकला वा उग्रिय वास्तु शास्त्र अठेर चिउ यो कोही कोही आस्था वा पूजा अरे चिएको धर्म धार्मिक स्वभाव लिसे पेप्न चङ्गो खयत्न चिसँग चिएको तैलेजी चिसँग दुसेका इलाइ बेला चर्चा हुन्छ आगोको आइतबार शिला चरे जुल हेरे चि नेवाटे तटहरू चरे मध्ये छगो चरे शिला चरे नेवाटे पाँच अरे गठामुग चरे गुप्त चौक न महत्त्वपूर्ण दो अरे रे थो शिला चरे न तस्क महत्त्वपूर्ण जे विभिन्न थो चरे या गो प्रसङ्ग वै उफुके प्रसङ्ग बनी पूजाजीको जे पाँच अरे बोले न बनी माडिएर पूजा न झिसँग भए नै हो अथवा चाहिँ प्रसाद खाएको अरे ग्राम चरे बोलेन भनिए पूजा या न बाउ भएको अरे बाल चरे न भनिए अथवा चाने हुमेन पूजाएन थो जात्रा हन्नेको थो अनेक बनी जीको कारण जेसँग टिटिकट जे पनि यहाँको नखचक जात्रा पर्व टिटिकट यहाँ चौचौरी थो चन्द्रमाया गो गिख चन्द्रमाया गोगो थो यहाँसँग घडी थो थुए ल्याख जेसँग नखचक नचुख थुए झोले जेसँग शिरा चरे या झोले चिसँग माझ्यो त लुमङ्के उसले माझ्यो चिगो सुनेकोले तस्क नाजाओ तस्क श्रद्धा अनिगो अरे सुनेको ठिठी थासे से माझ्यो निस्न तौडो माझ्यो या ठिठी शिवलिङ्ग स्थापना जो चौँदो सुनेको यसले खोपे यी फोटे यो कोही कोठासे हे थो माड्यो धो उभि मध्ये छिएको नेपाल मण्डलीबाट चिसँग गनगन दुर्गा चाहिँ नि अर्वाजनी छिएको नेपाल मण्डलीले लागक कसिको निम्ति न थो माड्यो उहाँ अर्वाजनी शिवलिङ्ग न सबो महत्त्वपूर्ण छिएको नक्साङ्कन याद न ग्वालिया हेऱ्यो चाहिँ झे ठी शिवलिङ्ग मसिकेको झोले खुइ पिङ्गो शिवलिङ्ग वा चौसाठी शिवलिङ्ग चिसँग चाहिँ परिक्रमा वा चाली उयाई थुए खुइ पिङ्गो शिवलिङ्ग गनगन दुःख वो उठा निश्चित रूपमा नेवाट्याउ लागा नेपाल मण्डल खर्गा चिसँग खोजिएको ऐतिहासिक रूपमा वा धार्मिक रूपमा र थो शिवलिङ्ग देचुङ्गो ठ्याया जख चिसँग सोल्धका रासन वा अजन्यटका रासन वो नेवाट्याएको यो कुहे धार्मिक जाखनिसे सन्चुचुङ्गो चिसँग खनि उभिन यो नेपाल मण्डलबाट मसिक्यो निम्ति थो खुइ पिङ्गो शिवलिङ्ग थोजिएको शिवमार्ग गर्न निभए फुगो वा नेट्ने फुगो वा लिके फुगो अरे झिएको बौद्ध मार्ग गठन चि ठिठी पित चाहिले गुरु ऊ पित चाहिले उयो चिसँग नक्साङ्कन यासमा सेवु नेपाल मण्डलिया लागै त कोछि त बा उगे त निभेर उगे चिब बेच्ने डो फे फुइ पेङु शिवलिङ्ग मध्य नाजागु छौ शिवलिङ्ग छि यलया कुम्भेश्वर नख कुम्भेश्वर बा कोन्टी माडे अछि सन्देवि जुन सुनिगले न्यात जाउ देग सोठासन डो खोपे न्यात पो देग गर्गा दगले मुदे ना जाउ गले कलापूर्ण उदकले भप्यगु देग जुल अन सिद्धि महालक्ष्मी देव दुर्गा रे अरे येले या थो न्यात पो देग गर्गा रियो थे कुन्ती मा देव बा कुम्भेश्वर मा देव देग जुल अरे ये ल्यापले दुने पञ्चमुखी हनुमान मन्दिर गा थो नेपा फापा डुम हनुमानिया गो मूर्ति उदुगु देग अले यलगु खोया देग चौकर चिव देग या बनावट पिकुन लागु कठमा जुस यहाँ थो पञ्चमुखी देग या पौ गोल लागु बाच्ने गोलाकार कठमा जाने दो कुम्भेश्वर शिवलिङ्ग मोहन कृष्ण श्रेष्ठ बाजे वेकया चौ शोध प्रबन्ध या बजाक रूप छिसन थन शिलाचर या जोले निभेको कुटाइन चुना नेपाल देशे न्यापो दुगु स्वङ्ग दिएग दु छौ खोपयगु न्यापो दिएग गुगु सिद्धिलक्ष्मी तान्त्रिक देवी लागि देखु खस मेगु यया पञ्चमुखी हनुमान देग वो मेगु यलिया कुम्भेश्वर अर्थात कुन्ती महादेव देग शिवलिङ्ग स्थापना लागि देखु ख थु देग छौदुको फ चेथकया नेपाल सम्बत न्यास झिङ्गिर सक्षमत झिन्सोस गुई छरे देग तौ खस खोपयगु देग न्यागो फ चेउना देग तौ थु न्यु देग मध्येन काष्ठकलय आधारे कुम्भेश्वर देग अर्थात कुन्ती देग प्रसिद्ध जोग खण्डो कुम्भेश्वर देग या लाग्या शैव या नपनाप मेमेगु धर्म या आधार देग गटकी वैष्णव शाक्त नपनाप बुद्ध धर्म नप स्वपुदुगु मूर्ति तर स्थापनी अघु जोगलिन थुठ्याय सांस्कृतिक महत्व अझ यक्कु जोग खण्डो थनी शिवलिङ्ग यगु खण्यथनी न्यो मेगु शिवलिङ्ग पाकेन छुक सुय माथे छु गर्की संसारे ज्योतिर्लिङ्ग यगु ल्याचा यक्कु हे मुह खण्डो भारतेन फुक्क शिवलिङ्ग या आधार सुयगु इले झिङ्गु ज्योतिर्लिङ्ग जग खण्डु रास नेपालेगु अस्पति शिवलिङ्ग छौजक ज्योतिर्लिङ्ग ख मेगु थासेगु शिवलिङ्ग त ज्योतिर्लिङ्ग खर्गा प्रचार दुगु खरु ऋग्वेद सिन ड्योयगु पूजा यागु न छगु लिङ्ग पूजा या आधार केताउदो अरे जुसा लिङ्ग पूजा रका प्रस्त रूप थु बेदेन धेताउगु मडो आर्य तेस लिङ्ग पूजा याई पिन्त थगु शत्रुय रूपे सुयगु जजुन अरे आर्य तेस थगु कर्म कान्दे पनतै पि जंगली मनुतरका धेताउडो तर लिब बुल्हु लिङ्ग पूजाको व्यापक जाउन अले संसारे हे थु लिङ्ग पूजा छगु तरङ्गु ठ्या क्यागु यन हल अरे अर्थवेद चुगु स्कम्भ बा स्तम्भ न पौराणिक बाख ज्योतिर्मय लिङ्ग यागु उत्पत्ति त केन्त उडो तुले चुङ्गु कुम्भेश्वर देग या दुनि दठी चुङ्गु सादा शिवलिङ्ग या त सर्वेश्वर महादेव रूपे पूजा यागु यन्त उगु खस वै नपु दुनि हे उत्तर पूर्व कुनै स्थापना यन्त उगु चिरङ्गु शिवलिङ्ग या त कुम्भेश्वर महादेवका पूजा यागु ख अरे चलन चल्चे नप थो पूरा देग एट हे कुम्भेश्वर महादेव का ध्यागु चलन जचुंगु चिस खनहे चुना बा दहे चुना फुलांगु बाखाई आधारे ध्याव खस कुम्भेश्वर महादेव अगस्त ऋषि आराधना नागु कलश बा कुम्भ उत्पत्ति यागु जोगली थोई द कुंभेश्वर देगा धागु ख अरे अगस्त ऋषियागु है सलाह राम रावण्यत श्यागु ब्रह्म हत्या चुई का छेद तो सर्वेश्वर महाजय उत्तर पाखे बान के का कोची तीर्थ स्थल यागु जलपिका उख चुकिया दहे थोंगुने जेसा शिलु बा गोसे कुंडे उ ल अरबा जल का ढ्यागु यंचन उजुला उहु याना शिलुयागु मेला जेगु दिन गुंपनी खुनु तो थासे न मेला जे है चुंगुडो थुकु इले उत्तर पट्टी चुंगु पुखली तथी ज्योख तया उके शिवलिंग यागु खोलते गुगेत चीसा पुजा यागु ख समुद्र मंथन यागु इले वगु बीस भगवान शिव तुंगुली छटपते ज्या उहे पुखली बीखेगु प्रभाव लयगु शीतलता मोयात ग्वार्तो ख अरे जोसा छटपट जोग कम मजोगी शिव ग्वार्तो वंगुट गाधाई भगवान शिव अग्नि तत्व या प्रतीक जोगले चछियंक सहस्र जल धारा मोल उख उगी नप नप अट ल लाना चुनकी विश्वयागु सृष्टि व संहारेगु ज्या नप नप ज्या सन्दन लान्चु निर्खाना धे उख थोय कुम्भेश्वर जय लाग्या चुङ्गु फुक्ली मोल हुल्की पुण्य प्राप्त जुगु नप नप दीर्घ लुयतन लनिगु विश्वास जन्त उडो चिसाधौ शिलाचर झुले ठिठी शिवलिङ्ग मध्य कुम्भेश्वर बा कुन्ती माइ शिवलिङ्ग बारे चुचु चर्चा जुन ज्याजुले पल्क दिपाई यो उडो अलि दिपाली सिंह मेछ पनि ने अलि ज्याजुले यहाँ कर्पुलेगु छिगु दायित्व ख सेवयागु झिमगु कर्तव्य ख यही महानगरपालिका Sakashigu Mankasa Metro FM Weepy Pretty संजय पुराने सले छ मिन्या न थुमे नापा ने हालमी मुरम राजस्थान न करन हलियो ख उबले नोदय लस्ते थी दबले थी थी पाले गुगु संगीत सम्मेलन जे उबले दबले दबले हालिगु लोक वागु मे मध्य थुन छबु लोक वागु मे ख जसले जिसं शिलाचरे झुले कुन्ती महादेव बा कुम्भेश्वर शिवलिङ्ग चर्चा गर्नु कुरा कुम्भेश्वरीको स्थापना आधार क्याबले नेपाल महात्म्य चेतावको कथन चन्द्र राजा सोम पाखे राजस्वीय यज्ञ याव्य गुरु बृहस्पति कला तारायत व्यभिचारी याव्य पाप मुक्त जित फुक्क दिशा चुङ्गो अनेक तीर्थ चाहिलान पाप मुक्त मजोगो जोगली कुस्तलुए कगो मजुना शङ्खमुले चुङ्गो अगस्त ऋषियाको आश्रमे उना थगो फुक कन उनले निम्म पशुपति उना पशुपति महादेव खुसी याना हाक्न शङ्खमुल वया अगस्त ऋषि नपनाप शिवलिङ्ग स्थान या कमण्डलु बा कुम्भ जन्म काम अगस्त ऋषियाको मेगुना कुम्भ न ख थटे कुम्भ ब्रह्म ऋषि स्थापना यागो महादेव जोग्ने कुम्भेश्वर धागुर गर्न चेतौ ख मेगु चलन चल्त्यागो किटिकट प्राचीन इलाय सर्वेश्वर बा कुम्भेश्वर ऋषि मृत्यागो तपभूमि रूपे धेताउ ख गुविले अगस्त नायम क्षम तडम ऋषि थनहे तपयना सर्वेश्वर महादेवको आराधना यन्छु ख क्षम राम रावणी र स्यारा फुक्क ऋषि त्यसँग सता पूजायागो विचारित अबले अगस्त ऋषि र सतोको जाचन तर ऋषि अबले मठ्यङ्गु जोग्ने राम थहे होया मवया कारण्यन अले ऋषि धल रावण ब्रह्मया मच ख मभिम कर्मजक राक्षसु ख रावण्यागो हत्याना छन् त ब्रह्म हत्यायागो पाप लागुदो हुगे जी मवयागो खर्का ढसेन राम विनम्र भाव ऋष्यके आछुयास व पाप मुक्त जुई ढसेनले ऋषि धल कोटि तीर्थया लख मोलहुल ढास व पाप मुक्त जुई उहिले छुया ठासे लयगु व्यवस्था मडो अरेजोगी राम थगु धनुष्कया वैय बाण टेका कोटि तीर्थयगु लपिकया मोलुगु ख गुगियना रामे त लागु ब्रह्म हत्या मुक्त जुल हले राम नप हे अगस्त ऋषि राम यगो निमन्त्रणा स्वीकार यना नप गुङ्गु ख अरे राम कोटि तीर्थ यगु लख मोलुगु ठाया जोगली थनी त कोटि धल लिपौया गुहे कोटि ढेगु खगो कुन्ती जो खर्ग ध्याएको यन्त उनले अगस्त ऋषि वगुले राम वाण केका ल पिका उठासँग वगु लमना सर्वेश्वर महादेव तोफुल गुगेना ऋषि सर्वेश्वर महादेवको पूजा या मख्न अरेजोनी वे ठासे ल थगे कमण्डलु वा कलशे त्या नित्य पूजा यन्छुन गुगेना सर्वेश्वर महादेव लेताया वे ठासे चिरङ्गु मिएको छ शिवलिङ्ग स्थापना याउ ख अगस्त ऋषि याना कुम्भ जोगले वेकण स्थापना यागो शिवलिङ्गटो कुम्भेश्वर जगा ध्यागो यन्त उख थौरेन सर्वेश्वर शिवे कुम्भेश्वरी नाम प्रख्यात जचुङ्गो अरे सर्वेश्वर महादेव नाप हे वे ठासे दुने उत्तर पूर्व कुनै कुम्भेश्वर महादेवको शिवलिङ्ग दु गुगे र सर्वेश्वर महादेव पूजाएबले नाप नाप हे पूजाएगु ख शिवाचार्य यजुले कुन्ती महादेव अर्थात कुम्भेश्वर महादेव वो शिवलिङ्ग या बारे चिसन चर्चेन शिवाचार्य जी निवातेसँग निगो चौ विष्णु पया जीव पर्व कटौँ शिवरात्रिका जी निपाय जल खरते भारत वो मेमी उठासेन भने उया अर्घसँग चिसँग थगे विष्णु अलिक पटौँ चिसँग शिराचार्य हनवै छुन शिराचार्य थवे महिमा डो चिसा थिथि पर्व वा थिथि इले चे छुन सामयिक जाया मल्लास वा मङ्का जाया मल्लास सामयिक छोक्न योगदान दिएको ठाउँ वा मङ्का योगदानकै ठाउँ चिसा चाहिँ जग्गा फुना अथवा चाहिँ थिथि वाली फुना चिसा ऊर्जा तालकी यदि चाहिँ जात्रा पर्व वा चाहिँ नखचक रजाबे उत्सव चिस ग्वाले निम्ति फोने हुन चाहिएको छ अलग बा बिस्को या पहट चिस खन्केको चिया यमर फुना नेउडो समयबुझी फुना नेउडो अरे गठामले चिया गठाम जिमेसिया फुनेको अथवा गठाम भन्यो निम्ति सुट्या चाहिँ चि तले तले जग्गा क्या कटाउने दु अरे रेथो शिलाचार्य बलेन सुटे चिसँग चाहिँ सासारे हुने त जग्गा फुन्यु निम्ति माडय चुगुल गनेडय इकुल सिनिका फुनेर गाजने सिम्फनी नपनको बोनी थु मिचाका हलवा प्रसाद देख्यु निम्ति नजने थुक्त हापा भा चन्द मया केसा थोर बहन चुने थुन चौ छेउ नेवात्यौ बिस्क पुगो नेमेगो नखच ख जात्र पर्व इलिसे ठुकेत न क्याफो जाजोत हो या तजलाजी चिस मारेर लुमंगा आवेगो एडबा शिला चरे लस्ते जाजो यी थोंगे निम्ती कुया चला मेगवाले न चिस जैने थुकतां है ठीठी विषय तो कया चिस तजलाजी जाजो न्याके गुजी रे चिस तजलाजी जाजोले चेगो निवाते हो बिस्कम बिस्कम पह या बिस्कम बिस्कम कन चेसा ठीठी मिका पुली बा ठीठी कुन चेसा चर्चेन चुन जाजो छिटो गरेता जाजले छु गेमागो बा जाजो त अझ अफ बालकी हो छु नुगक बा छु सलाब दस मेट्रो एफएमिया पोस्टबक्स लिया निशा गुगु बा नाचे बद्र या सपोर्ट गु अस परिद वाले थगु नुवा खु पंका न छेरी फै जिसन छगु नुवा खु द जाजुले निगु कुटाया मे वाले अग्न नपला जमा भए वन व्यर्थ जुना जीवन व्यर्थ जुना व्यर्थ गुथो जीवन जना व्यर्थ गुथो जीवन जना जितवे थकुला थना जितवे थकुला थना जीवन व्यर्थ जुना